छोड़े ढोलले छोड़नाई मान छोड़नाई मान तिम्रो याद भयो आशु भेल पियरा, आशु भेल पियरा, तिम्रै यादमा आँसु भेल पिएर, आँसु भेल पिएर, कति बसाउँदै मन लिएर, दैवले नि दुखीलाई किन पीडा दिन्छ, हिजो सम्म तिम्रै हो भन्नेले आज पागल भन्दै हिँड्छ, आँसु भेल पिएर, आँसु भेल पिएर, कति बसाउँदै मन लिएर, दैवले नि दुखीलाई किन पीडा दिन्छ, हिजो आज मलाई पागल भन्दै हिँड्छ, हिजोसम्म तिम्रै हो भन्नेले आज मलाई पागल भन्दै हिँड्छ। आज मलाई पागल भन्दै